सक्न पाए त हुने हो, तर एकदमै धेरै छ यसमा कुराहरू है। अब यो पुरै टपिक हामीले सार्वजनिक व्यवस्थापन पढिरहेको छौँ। सार्वजनिक व्यवस्थापन भनेको एउटा किताब हो, त्यसैले यसलाई छुट्याइ सक्ने पनि गर्नु हुँदैन, तपाईँहरूलाई अलिक बुझाउनु पनि पर्छ यो फोर्थ पेपरको कुराहरूमा, अलिक धेरै कन्फ्युजनमा पनि हुनुहुन्छ। अब यो खास गरिकन निर्देशन, नियन्त्रण, पदसोपान, निर्णय प्रक्रिया, नेतृत्व, समन्वय, अधिकार प्रत्याजन, निक्षेपण, सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कन, यति धेरै कुरा छ। यो व्यवस्थापनका विभिन्न पक्षहरू भन्छ यसलाई। सबभन्दा पहिला निर्देशनबाट सुरु गरौँ। हामीले माधवजीको चाहिँ अब म्युट गरिदिउँ है त, अनि उता कुरा गर। ओके, अब यसमा चाहिँ सबभन्दा पहिला निर्देशनबाट यहाँ किन सुरु गरेको त भन्दाखेरि, व्यवस्थापनमा काम गराउन सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्देशनको हुन्छ। निर्देशन इनिसिएट्स एन्ड एक्सन भनेर भन्छ कि, डिरेक्सन अथवा डिरेक्टिङ इनिसिएट्स एन्ड एक्सन भन्छ, खास यसको सारै त्यही नै हो। निर्देशनले कामलाई प्रारम्भ गराउँछ, कार्य प्रारम्भ गराउँछ, कसैलाई काम गर्नप्रति एक्टिभेट गर्छ, त्यसैले निर्देशन चाहिँ सबभन्दा पहिला आएको हो। त्यसैले हाउ डु यु डिफाइन इन्स्ट्रक्टिङ अथवा डिरेक्टिङ, डिरेक्टिङलाई अथवा निर्देशनलाई कसरी परिभाषित गर्न सकिन्छ त भन्दा, निर्देशन भनेको चाहिँ के हो त भन्दाखेरि, यो सङ्गठनमा कर्मचारीहरूलाई तोकिएको लक्ष्य बमोजिमको काम गराउनका लागि आवश्यक सञ्चार गर्ने, सबभन्दा पहिला कम्युनिकेट, सञ्चार गर्ने, के गर्न खोजेको सङ्गठनले भनेर, उसबाट के लिन खोजेको भनेर सञ्चार गर्ने, अनि त्यस्तै गरिकन उसलाई चाहिँ यो दिशानिर्देश गर्ने, इन्स्ट्रक्टिङ भन्छ, यो आफैमा निर्देशन छ है डिरेक्टिङ, तर इन्स्ट्रक्टिङ भनेको चाहिँ उसलाई मार्गदर्शन गर्नु, मार्गदर्शन गर्ने, सञ्चार गर्ने, मार्गदर्शन गर्ने, अनि गाइडिङ, गाइडिङ भनेको पनि मार्गदर्शन जस्तै हो तर उसलाई काममा डोर्याउने काम, गाइडिङ, बाटो देखाउने नै हो बट अ लिटिल बिट डिफरेन्ट, कसरी काम गर्ने भनेर सिकाउने कुरा, काम गरिरहँदाखेरि गाइडिङ गर्ने अथवा काम गर्न आवश्यक चाहिँ सहयोग गर्ने अथवा सुझाव दिने है, अनि त्यसपछि गएर ओभरसिइङ, अहिलेसम्म मैले भनेको शब्दहरू ख्याल गर्नुभएको छ नि, सञ्चार गर्ने, कसले के गर्ने भन्ने विषयमा सञ्चार गर्ने, दोस्रोमा के गर्ने, मार्गदर्शन गर्ने, इन्स्ट्रक्ट गर्ने, इन्स्ट्रक्ट गर्ने है, मार्गदर्शन गर्ने, अनि त्यसपछि अर्को के गर्ने, गाइड गर्ने, त्यो काम गर्दा कहीँ अप्ठ्यारो पर्यो, समस्या पर्यो, कठिनाई पर्यो, उसले केही बुझेन, त्यसलाई फुकाइदिने काम, गाइड गर्ने, अनि त्यो सँगसँगै के गर्ने भन्दा ओभरसी गर्ने, ओभरसी गर्ने भनेको चाहिँ सुपरिवेक्षण भन्ने हामीले पढ्छौँ, त्यसको कामको निगरानी गर्ने भनौँ न, रेखदेख गर्ने, गरिरहँदाखेरि सञ्चार गर्ने, मार्गदर्शन गर्ने, समस्याहरू फुकाइदिने, अनि त्यसपछि काम गरिराखेका बखत कामको रेखदेख गर्ने, हेरदेख गर्ने, कामलाई चाहिँ हामी के भन्छौँ त भन्दा निर्देशन भन्छौँ। त्यसैले निर्देशन भनेको खालि अर्डर दिनु मात्रै होइन, यो गर वा त्यो गर भन्नु मात्रै होइन, कम्युनिकेट गर्नु हो, इन्स्ट्रक्ट गर्नु हो, गाइड गर्नु हो, ओभरसी गर्नु हो। अलि प्रशासनिक भाषामा भन्दाखेरि यो चाहिँ के पनि हो त भन्दा, इट इज ए प्रोसेस अफ इस्युइङ एन अर्डर एन्ड देन इन्स्योरिङ द्याट द्याट अर्डर हेज बिन कम्प्लायन्स्ड है, इस्युइङ एन अर्डर एन्ड इन्स्योरिङ द्याट द अर्डर हेज बिन कम्प्लायन्स्ड, आफू मार्फतका कर्मचारीहरूलाई आदेश दिने र त्यो आदेश कार्यान्वयनको सुनिश्चितता गर्ने काम पनि निर्देशनै हो खासमा भन्ने हो भने है, यसरी पनि हामीले निर्देशनलाई भन्न सक्छौँ। अथवा हामीले अर्को के पनि भन्न सक्छौँ त भन्दा, इट इज अबाउट इन्सपायरिङ एन्ड मोटिभेटिङ इम्प्लोय टु डु द वर्क इन ए राइट म्यानर, सङ्गठनमा सही ढङ्गले कर्मचारीलाई काम गर्नलाई प्रोत्साहित, उत्प्रेरित गर्ने काम पनि निर्देशन हो। किनभने निर्देशन भनेको समस्या फुकाउने कुरा हो, यसो गर भनेर स्पष्ट गर्ने कुरा हो, त्यो का गाइड गर्ने कुरा हो, त्यो कारणले गर्दाखेरि कर्मचारीहरू काम गर्न के हुन्छन्, उत्प्रेरित हुन्छन्, उत्प्रेरित हुन्छन्। त्यसैले इन्सपायर गर्ने र मोटिभेट गर्ने कुरा पनि निर्देशन नै हो, उत्प्रेरित गर्ने। अर्को चाहिँ के पनि भन्न सकिन्छ त भन्दा, डिरेक्टिङ इज अबाउट इन्फ्लुएन्सिङ दि एक्सन अफ सबअर्डिनेट इन दि डिरेक्सन अफ अर्गनाइजेसनल गोल, यो भनेको चाहिँ आफू मातहतका कर्मचारीहरूको कामलाई सङ्गठनको लक्ष्यको दिशामा प्रभावित गर्ने है दिशामा मोड्ने उसलाई प्रभावित गरेर कामलाई प्रभावित गरेर लक्ष्य प्राप्तिको दिशामा लैजाने कुरालाई पनि हामी सुपरभिजन के अरे यो डिरेक्टिङ भनेर भन्छौँ, यानि कि निर्देशन भनेर भन्छौँ। त्यसैले निर्देशन भनेको ब्रोडर कुरा रहेछ, खालि आदेश दिने कुरा मात्रै होइन रहेछ। हुन त हो एडमिनिस्ट्रेटिभ टर्ममा आदेश दिने र आदेश पालना गराउने काम निर्देशन हो डेफिनेटली, तर त्यो मात्रै होइन, यो इन्स्ट्रक्टिङ हो, गाइडिङ हो, इन्सपायरिङ हो, मोटिभेटिङ हो, ओभरसिइङ हो, अनि त्यसपछि गएर इन्फ्लुएन्सिङ दि एक्सन अफ सबअर्डिनेट टु अचिभ अर्गनाइजेसनल गोल भनेर हामीले यसलाई चाहिँ भन्न सक्छौँ। अथवा अर्को हिसाबले फेरि यसलाई जसरी पनि तपाईँले आफ्नो भाषामा भन्न सक्नुहुन्छ कि इट इज अबाउट गेटिङ अदर्स टु एक्ट है, अरूलाई काम गराउनु हो निर्देशन भनेको। मुखले निर्देशन दिए पनि त्यसको अन्तत्वगत वा परिणाम केमा देखिन्छ, काममा देखिन्छ। त्यसैले यो अरूलाई काम गराउने माध्यम हो निर्देशन भनेर पनि हामीले भन्न सक्छौँ। भेरी सिम्पल टर्ममा चाहिँ हामी के भन्न सक्छौँ त भन्दा, सङ्गठनमा कसले के गर्ने भन्ने कुरा स्पष्ट पार्ने कर्मचारीहरूलाई, अनि तिनीहरूले गरिराखेको बेलामा त्यसको निगरानी गर्ने, रेखदेख गर्ने, देखिएका समस्यालाई फुकाइदिने, उनीहरूलाई सही मार्ग निर्देशन गर्ने, पथ चाहिँ प्रदर्शन गर्ने, मार्ग निर्देशन गर्ने र काम अति उत्तम तरिकाले गर्नका लागि अभिप्रेरित, उत्प्रेरित, उत्साहित गर्ने कामलाई हामी के भन्दोरहेछौँ, निर्देशन भनेर भन्दोरहेछौँ। यसमा खास गरिकन कर्मचारी मातहतका कर्मचारीहरूलाई कार्य जिम्मेवारी तोकिन्छ, त्यसपछि गएर त्यो यो काम तिमीले गर्ने भन्ने हो, तोक्ने भनेको बाँडफाँड गर्ने, ल ए ले यो, बी ले यो, सी ले यो गर्ने निर्देशन। त्यसैले निर्देशन खालि सुपरभाइजरले फिजिकल्ली इन पर्सन उपस्थित भएर ओरल्ली भर्बल्ली दिने मात्रै निर्देशन होइन नि, निर्देशन रिटर्न फर्ममा हुन्छ, कसैलाई कार्य विवरण दिनु पनि निर्देशन हो। त्यसैले असाइनिङ द ड्युटिज ओर रेस्पोन्सिबिलिटिज अथवा असाइनिङ द वर्क, अनि त्यसपछि यो के भन्छ त्यसको कार्यविधि हुन्छ नि प्रोसिजर, के प्रोसिजर करेस्पोन्डिङ प्रोसिजर्स भन्छ, तिनीहरूको कार्यविधि तोक्ने, कसरी काम गर्ने भन्ने सिकाउने, उनीहरूलाई विधिहरू दिने, लिखित रूपमा दिन सकियो यसरी यसरी गर्नुपर्छ भन्ने निर्देशन होइन, त्यो कार्यविधि तोक्ने वा कार्यविधि स्पष्ट गर्ने कुरा, अनि त्यसपछि गएर मिस्टेक्सहरू छन् भनेदेखि त्यो मिस्टेक करेक्सन आफूले गरिदिने होइन है, उसलाई तिम्रो यहाँ यहाँ यहाँ यहाँ समस्या भयो यसो गर्यो भने समाधान हुनसक्छ भनेर, गेटिङ दि मिस्टेक्स करेक्टेड हो निर्देशन भनेको चाहिँ, यो कमजोरीहरू गल्तीहरूलाई सच्याउन लगाउने, उनीहरूलाई नै कर्मचारीहरूलाई नै सच्याउन लगाउने, आफूले सच्याउने भन्दा पनि उनीहरूलाई त्यस्तै निर्देशन दिनुभयो, अर्कोचोटि उसले सच्याउँछ भने त्यो चाहिँ निर्देशन हो। सो गेटिङ दि मिस्टेक्स करेक्टेड, भएका गल्तीहरू के गर्ने, सच्याउन लगाउने, उनीहरूलाई नै लगाउने, अनि त्यसपछि प्रोभाइडिङ अन द जब इन्स्ट्रक्सन पनि भन्न सकियो, काम गरिरहँदाखेरि उसलाई आवश्यक पर्ने निर्देशन दिने अथवा मार्गदर्शन गर्ने, सिकाउने होइन, अन द जब इन्स्ट्रक्सन भनेर भन्छ, अन द जब इन्स्ट्रक्सन काम गरिरहँदाका बखत, यो कुनै बैठकमा, कार्यालयमा आदिमा भन्दा पनि काम गरिरहँदाका बखत उनलाई चाहिँ काम अनुसार इन्स्ट्रक्सन दिने कुरा पनि हो यो। यसरी हामीले चाहिँ यसलाई डिफाइन गर्न सक्छौँ। र अल्टिमेट अब्जेक्टिभ अफ इन्स्ट्रक्टिङ इज अबाउट मोबिलाइजिङ ह्युमन रिसोर्स, यो जनशक्तिलाई परिचालन गर्नसँग सम्बन्धित छ है, मोबिलाइजिङ ह्युमन रिसोर्स। कतातिर मोबिलाइज गर्ने त भन्दा, इन द डिरेक्सन अफ अचिभिङ अर्गनाइजेसनल गोल, सङ्गठनको लक्ष्य प्राप्तिको दिशामा मोबिलाइज गर्नसँग सम्बन्धित छ, परिचालन गर्नसँग सम्बन्धित छ भनेर हामीले यो निर्देशनलाई भन्नुपर्ने हुन्छ। यहाँ मैले अलिकति यो निर्देशनको भनेर मात्रै यहाँ जान खोजेँ, तर यहाँ चाहिँ सार्वजनिक व्यवस्थापनमा नेतृत्व, निर्देशन, नियन्त्रण बिचको अन्तर सम्बन्ध केलाउँदै नेपालमा निर्देशन र नियन्त्रणको प्रयोगका विधिहरू उल्लेख गर्नुहोस् भन्ने क्वेसन छ। यो ब्रोडर तिनटै कुरालाई, निर्देशनलाई अनि नेतृत्वलाई र नियन्त्रणलाई जोडिएको छ। मैले किन सुरुमा निर्देशन यसरी अलिकति तपाईँलाई क्लियर बनाएँ त भन्दाखेरि, एभ्रिथिङ ह्याप्पन्स थ्रु डिरेक्टिङ इन एन अर्गनाइजेसन, What does a leader do? Leader directs to its subordinates to make the things happen. होइन त्यसैले निर्देशन सबैभन्दा पहिला आउँछ. त्यसैले नेतृत्व भनेकै निर्देशन अर्थात् निर्णय अर्थात् मोटिभेसन अर्थात् मोबिलाइजेसन अफ पिपुल. यो मोटिभेसन मोबिलाइजेसन यो सबै के का आधारमा गर्ने हो? निर्देशनका आधारमा. निर्णय त उसले गर्छ, कार्यान्वयन के का आधारमा गर्ने हो? निर्देशनका आधारमा गर्ने हो. त्यसैले यो अलिकति बुझाउन खोजेको. अब साधन व्यवस्थापनमा नेतृत्व निर्देशन र नियन्त्रण बिचको अन्तर सम्बन्ध के हुन्छ त? निर्देशन भनेको आफ्ना कर्मचारीहरूलाई कार्य जिम्मेवारी तोक्नु अनि उनीहरूलाई मार्गदर्शन गर्नु, गाइड गर्नु, ओभरसी अथवा निगरानी कामको सुपरभिजन गर्नु, समस्याहरूलाई करेक्सन गराउनु र उत्प्रेरित अभिप्रेरित गर्दै उनीहरूको प्रयत्न सङ्गठनको लक्ष्य प्राप्तिको दिशामा केन्द्रित गर्नु, आवश्यकता अनुसार आदेशहरू जारी गर्नु र तिनीहरूको परिपालना गर्नु गराउनु निर्देशन हो भनेर बुझिसकेपछि त्यहाँ नेतृत्व के हो त भन्दा लिडर इज अल अबाउट इन्फ्लुएन्सिङ अदर्स बिहेभियर टु अचिभ प्री डिटरमाइन्ड अर्गनाइजेसनल गोल. लिडरसिप भनेको चाहिँ के हो त? इट इज एन आर्ट भन्छ कि. लिडरसिप इज एन आर्ट अफ नेतृत्व भनेको यहाँ लिडरसिप हो, नेता भनेको होइन. नेता चाहिँ लिडर हो, हामीले लिडरको बारेमा पढ्दैनौँ यहाँ. नेतृत्व भनेको नेतामा हुनुपर्ने गुण चाहिँ नेतृत्व हो. त्यसैले त्यो नेतृत्व भनेको के हो त भन्दा इट इज एन आर्ट, यो एउटा कला हो, फर इन्फ्लुएन्सिङ द बिहेभियर अफ पिपुल, मानिसहरूको व्यवहारलाई प्रभावित गर्ने कला, इन अर्डर टु अचिभ अर्गनाइजेसनल गोल अप्टिममली, सङ्गठनको लक्ष्य अधिकतम स्तरमा प्राप्त गर्नका लागि मानिसहरूको व्यवहारलाई प्रभावित गर्ने कला भनियो. अब तर त्यो मानिसहरूको व्यवहारलाई प्रभावित गर्ने कतातिर त भन्दा उनीहरूको काम सङ्गठनको लक्ष्यसँग सामञ्जस्य हुने गरी गराउनलाई व्यवहार प्रभावित गराउ. त्यसैले नेतृत्व भनेको चाहिँ के रहेछ त भन्दाखेरि सङ्गठनको निर्धारित लक्ष्य प्राप्तिका लागि सङ्गठनमा कार्यरत मानिसहरूको व्यवहारलाई काममा कलेक्टिभली अथवा सामूहिक रूपमा केन्द्रीकृत गराउन उनीहरूको व्यवहारलाई प्रभावित गर्ने कुरालाई हामी के भन्दा रहेछौँ? नेतृत्व भन्दा रहेछौँ. निर्देशनमा पनि मैले अघि इन्फ्लुएन्सिङ पिपुल्स बिहेभियर अथवा पिपुल्स एक्सन भनेको थिएँ नि, सबअर्डिनेटको कामलाई इन्फ्लुएन्स नै गर्ने हो. त्यसैले नेतृत्वले के को प्रयोग गर्दो रहेछ मानिसहरूको व्यवहारलाई प्रभावित गर्न? निर्देशनको प्रयोग गर्दो. निर्देशनको अर्को भाषामा यो कम्युनिकेसन पनि हो वास्तवमा. यो डिरेक्टिङ इज नथिङ मोर देन द्याट, मोर देन कम्युनिकेटिङ. कम्युनिकेटिङ वाट? कम्युनिकेटिङ वाट डज ए लिडर वान्ट फ्रम इट्स सबअर्डिनेट, हाउ हि ओर सी वान्ट टु डु द्याट जब, के अरे वान्ट मेक ह्यापन द्याट जब फ्रम इट्स सबअर्डिनेट, होइन. भनेपछि यो के हो त भन्दा कम्युनिकेसन रहेछ नि त निर्देशन भनेको. त्यसैले नेतृत्वले गर्ने सबै कुरा केमा आधारित भएर गर्दो रहेछ? निर्देशन वा कम्युनिकेसनको माध्यमबाट गर्दो रहेछ. नेतृत्वले निर्णय गर्छ अनि त्यो निर्णयलाई कार्यान्वयन गर्न उसले निर्देशन दिन्छ, कम्युनिकेसन गर्छ र त्यसको सुपरभिजन पनि गर्छ, समस्यालाई हेर्छ, समाधान गरिदिन्छ, यी सबै काम गर्छ, ती सबै निर्देशन अन्तर्गत पऱ्यो. त्यसैले नेतृत्व र निर्देशन एकअर्काका अन्तर सम्बन्धित भए. नियन्त्रण भनेको पनि के हो त भन्दा वास्तवमा त्यो निर्देशनकै क्रममा समस्या हेर्ने, समस्या करेक्सन गराउने उनीहरूबाटै भनेर जुन भनिएको थियो नि हो त्यो नियन्त्रणको पाठ हो. नियन्त्रण भनेको चाहिँ कन्ट्रोलिङ इज अबाउट असाइनिङ ड्युटी टु सबअर्डिनेट एन्ड देन गिभिङ देम स्ट्यान्डर्ड अफ मेजरमेन्ट अफ देयर पर्फर्मेन्स, मेजरिङ दि पर्फर्मेन्स, कम्पेयरिङ दि रियल पर्फर्मेन्स विथ एक्सपेक्टेड पर्फर्मेन्स, फाइन्डिङ ग्याप, टेकिङ करेक्टिभ मेजर, पर्फर्मेन्स अप्राइजल एन्ड रिवार्ड एन्ड पनिसमेन्ट. यति कुरा चाहिँ नियन्त्रण हो. अर्थात् नियन्त्रण भनेको कर्मचारीहरूलाई काम लगाउनु र त्यो कामको मूल्याङ्कनको मापदण्ड तोकेर दिनु, त्यो मापदण्ड बमोजिम कामको मूल्याङ्कन गर्नु र त्यो मूल्याङ्कनबाट प्राप्त भएको प्रतिफललाई, मूल्याङ्कनको नतिजालाई अपेक्षित नतिजासँग वास्तविक नतिजालाई तुलना गर्नु, यदि वास्तविक नतिजा अपेक्षित नतिजाभन्दा कम वा बेसी भयो भने के कारणले भयो पहिचान गर्नु, कम हुनुको कारण पहिचान गरेर समाधानका उपाय खोजी गर्नु, समाधान गरेर फेरि उनलाई सुध्रिने मौका दिनु, काम गर्ने मौका दिनु अनि कामको मूल्याङ्कन गर्नु र त्यसलाई चाहिँ दण्ड र पुरस्कारसँग जोड्ने काम चाहिँ नियन्त्रण हो. सो कन्ट्रोलिङ पनि लिडरसिपको काम हो. कन्ट्रोलिङ इट्सेल्फ पनि त्यो के हो, निर्देशन जस्तै हो. त्यसैले यो नेतृत्व नियन्त्रण र के भन्छ, नेतृत्व निर्देशन र नियन्त्रण एकअर्कामा अन्तर सम्बन्धित हुन्छन्. नेतृत्वले लक्ष्य निर्धारण गर्छ अनि त्यो लक्ष्यलाई आफ्ना कर्मचारीहरूका बिचमा सञ्चार गर्छ, कर्मचारीहरूलाई जिम्मेवारी तोक्छ, उनीहरूलाई आवश्यक मार्गदर्शन र सुझाव सल्लाह, टिचिङ मेन्टरिङ कोचिङ गर्छ, समस्या पहिचान र सुधार गरिदिन्छ. यो सबै निर्देशन मार्फत नेतृत्वले गर्छ र यो के का लागि गर्छ, नियन्त्रणका लागि गर्छ. त्यसैले यी सबै क्रियाकलाप नियन्त्रणका पनि क्रियाकलाप हुन्. नियन्त्रणका लागि भनेको के को नियन्त्रण, कन्ट्रोल अफ टाइमका लागि, समयमै काम गर्नका लागि, कन्ट्रोल अफ प्रोसेसका लागि, प्रक्रियाको परिपालना गरेर काम गरोस् भन्नका लागि, कन्ट्रोल अफ रिसोर्सेस, स्रोत साधनको नियन्त्रण गर्नका लागि, सीमित लागतमा अधिकतम प्रतिफल प्राप्त गरोस् भन्नका लागि, कन्ट्रोल अफ क्वालिटी, गुणस्तरको नियन्त्रणका लागि, गुणस्तर भनेको अधिकतम गुणस्तरको वस्तु सेवा वा कार्य सम्पादन गरोस् कर्मचारीले भन्नका लागि. त्यसैले कन्ट्रोल भनेको चाहिँ के हो त भन्दाखेरि, ती अघि सबैका फङ्सनमा गुणस्तरलाई नियन्त्रण गर्ने, समयलाई नियन्त्रण गर्ने, स्रोत साधनलाई नियन्त्रण गर्ने, अनि त्यसपछि गएर प्रक्रियालाई नियन्त्रण गर्ने, यी सबै कुराहरू चाहिँ नियन्त्रणभित्र पर्छन्. अब नियन्त्रण विभिन्न खालको हुन्छ, वित्तीय नियन्त्रण, व्यवस्थापकीय नियन्त्रण, कानुनी नियन्त्रण, यी विभिन्न पनि विभिन्न हुन्छन् फरक फरक एस्पेक्टबाट. तर वाट एभर ए म्यानेजर डज विदिन एन अर्गनाइजेसन टु अचिभ प्री डिटरमाइन्ड गोल थ्रु ए सिस्टमेटिक एन्ड वेल डिसिप्लिन म्याटर म्यानर वेल डिसिप्लिन सिस्टमेटिक एन्ड वेल डिसिप्लिन डिसिप्लिन म्यानर बाई सरी इन एन इफेक्टिभ इफिसियन्ट एन्ड इकोनोमिकल वे म्याक्सिमाइजिङ दि भ्यालु फर मनी, त्यो चाहिँ नियन्त्रण हो. त्यसैले मुद्राको मूल्यलाई अधिकतम तुल्याउने गरी कुशल, मितव्ययी र प्रभावकारी ढङ्गले सङ्गठनको पूर्व निर्धारित लक्ष्य प्राप्तिका निमित्त व्यवस्थापकले सङ्गठनमा जे जे गर्छ त्यो सबै नियन्त्रण हो. त्यो कारणले गर्दाखेरि के रहेछ, नेतृत्व निर्देशन र नियन्त्रण एकअर्कामा अन्तर सम्बन्धित रहेछन्. असल नेतृत्वले प्रभावकारी निर्देशन र नियन्त्रण गरेर सङ्गठनको लक्ष्य प्राप्ति गर्न सक्छ. अनि नेतृत्व असल भएर मात्रै हुँदैन, उसमा निर्देशन र नियन्त्रण गुण र क्षमता छैन. सङ्गठनमा निर्देशन सक्दैन, सङ्गठनात्मक लक्ष्य हासिल हुन सक्दैन. निर्देशनको सिस्टम मेकानिजम अनि असल प्रथा परम्परा निर्देशनको भ्यालु नाम सबै छ, तर नियन्त्रणको पाटो कमजोर छ भने निर्देशन र नेतृत्व दुईटाले मात्रै सङ्गठनात्मक लक्ष्य प्राप्ति हुन सक्दैन. सो दिज अल आर थ्री आर इन्टर रिलेटेड, वास्तवमा दे आर इनसेपरेबल डाइमेन्सन ओर इनसेपरेबल आइटम अफ ए होल म्यानेजमेन्ट. त्यो पुरै व्यवस्थापनको खण्डित गर्न नमिल्ने कुराहरू हुन् यी तिनवटा भनेर अन्तर सम्बन्धमा लेख्नुपर्छ. नेपालमा निर्देशन र नियन्त्रणको प्रयोगका विधिहरू उल्लेख गर्नुहोस् भनेको छ. नेपालमा चाहिँ निर्देशनको विधिहरू के छन्, नियन्त्रणको विधि के छन् भनेर लेख्नु पर्यो. यहाँ सिधै नेपालमा निर्देशन र नियन्त्रणका विधिहरू भन्नु पर्यो एकछिनका लागि. निर्देशनका अब यहाँ विधिको कुरा है, वाट आर द मिन्स अफ डिरेक्टिङ. डिरेक्टिङका विधिहरू के हुन्छ निर्देशनका भन्दाखेरि, अब तपाईँले कोही बिचमा निजामती निर्देशनका विधिहरू चाहिँ बाहिर धेरै थ्योरी खोज्ने होइन, हामीले के अभ्यास गरेका छौँ नेपालमा त्यो लेख्नुपर्ने हुन्छ. एउटा निर्देशनको विधि भनेको चाहिँ सिम्पल के हो त भन्दाखेरि, नेतृत्वले कर्मचारीहरूलाई कर्मचारी बैठक राखेर रा, यसो गर उसो गर भनेर निर्देशन दिने, अर्थात् बैठक मार्फत निर्देशन एउटा विधि है. बैठक, कर्मचारी बैठक लेखे हुन्छ तपाईँ, कर्मचारी बैठक एउटा विधि हो. दोस्रो निर्देशनको विधि के हुन्छ त भन्दाखेरि, तोक आदेश हुन्छ. तपाईँकोमा चिठी हाकिमकोमा आउने बित्तिकै श्री फलनाजी कार्यान्वयन गर्ने, श्री फलनाजी पेश गर्ने, श्री फलनाजी पत्राचार गर्ने, त्यो पनि के हो, निर्देशन हो. त्यसैले तोक आदेशबाट निर्देशन हुन्छ. अर्को चाहिँ के हुन्छ त भन्दाखेरि, यो गोष्ठी सेमिनार वर्कसप आदि हुन्छ, अनि त्यो गोष्ठी सेमिनार वर्कसपमा आफ्ना आफ्ना तर्कहरू कर्मचारीहरूले राखिसकेपछि अब नेतृत्वले त्यहाँ मन्त्रीले सचिवले सहसचिवले माथिल्लो तहको नेतृत्वले अब के गर्छ अन्तिममा निर्देशन दिन्छ। त्यसैले गोष्ठी सेमिनार वर्कसप यिनीहरू पनि के हुन्छ भन्दाखेरि निर्देशनका माध्यमहरू भए। अर्को चाहिँ यो नेपालमा निर्देशनको प्रचलन कस्तो पनि छ त भन्दाखेरि चाहिँ खास गरिकन औपचारिक ढङ्गले निर्देशन दिने अथवा फर्मल भनौँ न परिपत्र गरेर पनि निर्देशन दिने चलन छ। त्यसलाई परिपत्रै लेख्नुहोस्, फर्मल सर्मल नभन्नुहोस्, परिपत्र। जस्तो उदाहरणका लागि 753 स्थानीय तहले कुनै शीर्षकको बजेट कसरी खर्च गर्ने भन्ने सम्बन्धमा अर्थ मन्त्रालयले वा सङ्घीय मामिला मन्त्रालयले परिपत्र पठाउन सक्छ। त्यो पनि के हो, परिपत्र पनि निर्देशन। अर्को निर्देशन चाहिँ के हुन्छ त भन्दाखेरि अप्रत्यक्ष निर्देशन, यो चाहिँ मिडियाहरूको प्रयोग गरेर है टिभीमा सूचना दिएर होइन यसो गर्नु उसो गर्नु भनेर अप्रत्यक्ष निर्देशन जुन मिडिया मोबिलाइजेसन गरेर कम्युनिकेसन थ्रु मिडिया अथवा यो डिरेक्टिङ थ्रु मिडिया, त्यो पनि अर्को प्रचलन छ भनेदेखि यी यी यस्ता खालका विभिन्न खाले निर्देशनका विधिहरूको प्रयोग हुन्छ हामी कहाँ। तपाईँले अरू पनि सम्झिनुभयो भने लेखे हुन्छ। अर्को नियन्त्रणको चाहिँ कस्ता कस्ता विधिहरू छन् त, कन्ट्रोलका विधिहरू चाहिँ के छन् त हामी कहाँ भन्दाखेरि चाहिँ एउटा मेजर कन्ट्रोलको विधि चाहिँ के छ भनेदेखि हामी कहाँ यो कार्य सम्पादन मूल्याङ्कन प्रणाली छ है। कार्य सम्पादन मूल्याङ्कन, यसमा चाहिँ कार्य विवरण दिने, कार्य सम्पादन सम्झौता गर्ने, वार्षिक कार्ययोजना बनाउने, अर्धवार्षिक र वार्षिक कार्य सम्पादन मूल्याङ्कन गर्ने होइन, त्यसका आधारमा बढुवा पुरस्कार दण्ड आदि गर्ने व्यवस्था छ। यानि कि कार्य सम्पादन मूल्याङ्कन हाम्रो निजामती सेवाभित्रको सार्वजनिक व्यवस्थापनभित्रको नियन्त्रणको एउटा विधि हो। दोस्रो नियन्त्रणको विधि हामी कहाँ के छ त भन्दाखेरि सुपरभिजन, सुपरिवेक्षण गर्ने है। यो चाहिँ माथिल्लो अड्डाले तल्लो अड्डाको, माथिल्लो हाकिमले तल्लो तहका कर्मचारीको कामको निगरानी रेखदेख सुपरिवेक्षण गर्ने, यो पनि नियन्त्रणको अर्को विधि छ। अर्को नेपालमा नियन्त्रणको विधि के छ त भन्दाखेरि यो प्रगति समीक्षा है। प्रगति समीक्षा चौमासिक, प्रथम चौमासिक, दोस्रो चौमासिक, वार्षिक प्रगति समीक्षा गर्ने छ, त्यो पनि नियन्त्रणकै विधि हो है, कन्ट्रोल मेथड नै हो। अर्को रेगुलर रिपोर्टिङ, दैनिक रूपमा गर्नुपर्ने, मासिक रूपमा गर्नुपर्ने, अर्धवार्षिक वार्षिक रूपमा गर्नुपर्ने प्रतिवेदन प्रणालीहरू छन्, ती पनि के हुन्, नियन्त्रणै भए। अब वित्तीय नियन्त्रणतिर हेऱ्यो भने आन्तरिक लेखा परीक्षण, अन्तिम लेखा परीक्षण, यो पनि छ नियन्त्रणको विधि। त्यस्तै गरिकन टिप्नु भएको छ कि छैन, यु विल नट गेट सबै कुरा यो क्रोनोलोजिकली ह्यान्ड आउटमा नहुन सक्छ है। कतिपय कुराहरू अङ्ग्रेजीमा छ, कतिपय कुरा नेपालीमा मात्रै छ, त्यसैले मैले एकदम स्लोली भनिराखेको छु टिप्नु भएको छ भनेर। त्यसैले यो आन्तरिक लेखा परीक्षण, अन्तिम लेखा परीक्षण, त्यो पनि नियन्त्रणकै विधि हो। त्यस्तै गरिकन अर्को हामी कहाँ चाहिँ नियन्त्रणको विधि के छ त भन्दाखेरि चाहिँ व्यवस्थापन परीक्षण, म्यानेजमेन्ट अडिट भन्ने तपाईँले कता पढ्नु पनि पर्छ। व्यवस्थापन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायहरूको व्यवस्थापन परीक्षण गर्छ। त्यो व्यवस्थापन परीक्षणले पनि निर्णय प्रक्रियामा, व्यवस्थापकीय पद्धतिमा, यसमा यसमा यो समस्या भयो सुधार गर भनेर दिन्छ, त्यो पनि नियन्त्रणकै विधि हो। अर्को चाहिँ हाम्रो नियन्त्रणको विधि के छ त भन्दा यो पब्लिक कन्ट्रोल छ नि, सार्वजनिक नियन्त्रण अथवा नागरिक निगरानी, नागरिक नियन्त्रणमा पनि हामीले सार्वजनिक सुनवाई गर्छौँ है, अनि त्यसपछि नागरिक बडापत्र राख्ने गरेका छौँ, त्यसपछि गएर सूचनाको हकको कार्यान्वयन गरेका छौँ, सूचनाको हक सम्बन्धी ऐनको आरटिआईको कार्यान्वयन गरेका छौँ। त्यस्तै गरिकन हामीले के गर्छौँ त भन्दा वेबसाइटहरूमा सूचना अपडेट गर्छौँ, त्यस्तै गरिकन सूचना अधिकारी प्रवक्ता तोक्ने व्यवस्था गरेका छौँ। यी के हो भए त भन्दाखेरि यो चाहिँ पिपुल्स कन्ट्रोल भयो, बाहिर जनताको तर्फबाट हुने नागरिक नियन्त्रणका यस्ता खाले विधिहरूको पनि हामीले अवलम्बन गरेका छौँ भनेदेखि कन्ट्रोल थ्रु सर्भिलेन्स एजेन्सी, यो निगरानी निकायहरूद्वारा पनि नियन्त्रण हुन्छ हाम्रो साधन व्यवस्था। जस्तो भ्रष्टाचारको नियन्त्रण अथवा अख्तियार दुरुपयोग सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्छ, कतिपय कुरामा मानव अधिकारको उल्लङ्घन छ कि सार्वजनिक सेवा प्रवाहका सिलसिलामा आदि इत्यादिमा मानव अधिकार आयोगले गर्ला होइन, अथवा खर्चको मितव्ययिता आदिका महालेखा नियन्त्रक, महालेखा परीक्षक यिनीहरूले गर्लान् है, अनि संसद संसदीय समितिले पनि गरिरहेको हुन्छ। यी निगरानी निकायहरू जुन छन्, यी निगरानी निकायहरूले पनि नियन्त्रणको काम गर्छन्। सो देयर आर भेरियस मिन्स अफ कन्ट्रोल इन नेपाल, नियन्त्रणका विभिन्न विधिहरू हामीले अवलम्बन गर्ने गरेका छौँ है। अब बजेटरी कन्ट्रोलमा बजेट स्वीकृत गरेर मात्रै खर्च गर्न पाउने होइन, यसरी यी नियन्त्रणका विभिन्न विधिहरूको अवलम्बन गरेका छौँ भनेर यसरी लेख्नुपर्ने हुन्छ। अब यहाँ तपाईँलाई तिनवटा कुराको अलिअलि थाहा भयो, डिटेलमा फेरि प्रश्नहरू गर्दै गर्छ अलिक बढी। निर्देशनका विभिन्न पक्षहरूको उल्लेख गर्दै नेपालमा तिनको प्रयोगको समीक्षा गर्नुहोस् भन्यो होइन। अब निर्देशनका पक्ष भनेको चाहिँ के हो त भन्दा, निर्देशन दिँदाखेरि के गरिन्छ भन्ने, अघि जुन धेरै कुराहरू त्यो केमा आयो त भन्दाखेरि डेफिनेसनमै आइसक्यो त्यो पक्ष भनेको चाहिँ। यसलाई कहिलेकाहीँ एलिमेन्ट भनेर पनि सोध्न सक्छ, तत्त्व भनेर पनि सोध्न सक्छ। त्यसैले निर्देशनका पक्षमा तपाईँले एउटा त के गर्नु पर्यो त भन्दा, पहिलो चाहिँ इस्युइङ अर्डर होइन एन्ड इन्स्ट्रक्सन अथवा आदेश वा निर्देशन जारी गर्ने एउटा पहिलो त्यो होइन, अथवा त्योभन्दा पनि अगाडि तपाईँलाई अघि मैले भनेको थिएँ नि असाइनिङ रेस्पोन्सिबिलिटी, कर्मचारीलाई जिम्मेवारी तोक्ने। दोस्रो इस्युइङ इन्स्ट्रक्सन एन्ड अर्डर, निर्देशन दिशा निर्देशन अथवा मार्गदर्शन र आदेश जारी गर्ने दोस्रो पक्ष त्यो हो होइन। अनि त्यसपछि काम पनि तोक्यो अनि मार्गदर्शन पनि जारी गर्यो अथवा चाहिँ आदेश पनि दियो, अनि त्यसपछि अर्को के हुन्छ त भन्दाखेरि यो प्रोसिज्योर, यो चाहिँ के भन्छ डेभलपिङ अथवा के भने डेभलपिङ पनि नभनौँ, मेकिङ द सबअर्डिनेट ओरिएन्ट अन प्रोसिजर, यो भनेको चाहिँ के हो भनेदेखि कार्यविधि बारे जानकारी गराउने, कार्यविधि बुझाउने, कसरी काम गर्नुपर्ने हो भनेर कार्यविधि बुझाउने है प्रोसिजर, यो अर्को पक्ष भयो। आफ्ना मातहतका कर्मचारीलाई कसरी काम गर्ने भनेर कार्यविधि विधिबारे जानकारी गराउने, कार्यविधि बुझाउने। अब त्यति गरिसकेपछि चाहिँ फेरि के गर्ने त भन्दा, गाइडिङ अनि त्यसपछि गएर काउन्सिलिङ एन्ड टिचिङ। त्यो भनेको के हो त भन्दा, गाइडिङ भनेको चाहिँ समस्याहरू फुकाइदिने अथवा यो फेरि मार्गदर्शन गर्ने, बाटो देखाउने वा सिकाउने कामलाई, अनि त्यस्तै गरिकन चाहिँ काउन्सिलिङ भनेको परामर्श दिने, राय परामर्श दिने, परामर्श दिने, अनि त्यसपछि गएर टिचिङ चाहिँ सिकाउने भयो। त्यसैले गाइडिङ, काउन्सिलिङ एन्ड टिचिङ अर्को स्टेपमा हुन्छ है। जिम्मेवारी दियो, कार्यविधि सिकायो, अनि त्यसपछि गएर आदेश निर्देशन दियो, त्यसपछि काम गर्दै गर्दाखेरि चाहिँ उसलाई गाइड गर्ने, काउन्सिल गर्ने, परामर्श दिने, अनि त्यसपछि गएर टिच गर्ने, कोच गर्ने, सिकाउने, पढाउने, त्यो अर्को पक्ष भयो भनेदेखि। अर्को चाहिँ ओभरसिइङ ओर सुपरभाइजिङ द पर्फर्मेन्स, अब कामको फेरि के पनि गर्ने त निगरानी राख्ने, सुपरिवेक्षण गर्ने, हेर्ने, रेखदेख गर्ने ठिक छ कि छैन भनेर। अब त्यसरी ओभरसी गरिरहँदा, सुपरभाइज गरिरहँदा बिचबिचमा के गर्नु पर्यो त भन्दाखेरि, इन्सपायरिङ मोटिभेटिङ सबअर्डिनेट है, निर्देशनले के गर्नु पर्यो त भन्दा कर्मचारीहरूलाई इन्सपायर पनि गर्नु पर्यो, मोटिभेट पनि गर्नु पर्यो है, इन्सपायरिङ एन्ड मोटिभेटिङ। तर यो सबै गरिरहँदाखेरि व्यवस्थापकले गर्नुपर्छ मेन्टेनिङ डिसिप्लिन, यो भनेको चाहिँ अनुशासन कायम गर्ने सङ्गठनमा है। निर्देशनको मेन एउटा उद्देश्य चाहिँ अनुशासन कायम गर्ने। अनुशासन भनेको खालि हाइरार्कीमा सिर्जना हुने अनुशासन मात्रै होइन, स्रोतको प्रयोगमा अनुशासन, गुणस्तर हासिलमा अनुशासन, समयको अनुशासन, त्यो सबै ब्रोडले भन्नको। त्यसले मेन्टेनिङ डिसिप्लिन अथवा अनुशासनको पालना गर्ने गराउने है। सो त्यो अर्को भयो भनेदेखि, त्यसपछि अर्को एउटा चाहिँ यो करेक्टिभ एक्सन अथवा सल्भिङ द प्रब्लम, यो समस्या पहिचान गरेर समाधान गर्ने, यी विभिन्न पक्षहरू भए निर्देशनका चाहिँ, यिनीहरूलाई हामीले पक्षका रूपमा लेख्नुपर्ने हुन्छ। नेपालमा तिनको प्रयोगको समीक्षा गर्नुहोस्। नेपालमा चाहिँ निर्देशन यस्तै गरी यी सबै कुरालाई समेटेर हुन्छ कि हुँदैन भन्दाखेरि, अब नेपालमा पनि निर्देशन को के अरे नेपालको शासन व्यवस्थापनमा पनि निर्देशनको प्रयोगद्वारा नै कर्मचारीहरूलाई काममा समन्वयात्मक ढङ्गले परिचालन गरिन्छ। यद्यपि निर्देशन चाहिँ कर्मचारीको कामलाई सहजीकरण गर्न, समस्यालाई फुकाउन, उनीहरूमा ज्ञान सिप अभिवृद्धि गर्ने गरी नयाँ कुरा सिकाउन र उनीहरूलाई उत्प्रेरित र उत्साहित गर्न भन्दा पनि नियन्त्रण गर्न, त्रासको वातावरण सिर्जना गर्न, डिस्टेन्स सबर्डिनेट र सुपरभाइजरका बिचमा दूरी कायम गर्न, त्यो गर्ने उद्देश्यले चाहिँ सुपर के अरे यो इन्स्ट्रक्सन हुने गरेको छ। बेसिकल्ली इस्युइङ अर्डर, आदेशको शैलीमा, कमान्डको शैलीमा परम्परागत प्रशासनिक चरित्र हाम्रो प्रशासनमा, हाम्रो व्यवस्थापनमा पनि चाहिँ देखिन्छ। त्यसैले गर्दाखेरि नेपालमा खास गरिकन त्यो मौखिक रूपमा, लिखित रूपमा, त्यसपछि गएर बैठक छलफलद्वारा, कर्मचारी बैठकद्वारा, परिपत्रद्वारा, यी सबै विधिद्वारा निर्देशन गर्ने गरिएको छ। सुपरिवेक्षकले आफ्ना मातहतका कर्मचारीलाई कामको बारे कम्युनिकेट गर्दा निर्देशनलाई माध्यमको रूपमा प्रयोग गर्छ, अनि त्यसपछि गएर कामको सुपरभिजन गर्ने, सुधारात्मक कदम चाल्ने यिनीहरू पनि हुन्छन्। तर निर्देशन हामी कहाँ सोच प्रवृत्ति र व्यवहार के छ त भन्दाखेरि बढी नियन्त्रणात्मक ढङ्गले, बढी सबर्डिनेट र लिडरका बिचमा दूरी कायम गर्ने ढङ्गले, हायरार्की कायम गर्ने ढङ्गले, नकारात्मक ढङ्गले नियन्त्रण के अरे निर्देशनको प्रयोग हुने गरेको हामीले पाउँछौँ। र अर्को एउटा चाहिँ यो निर्देशन कसले कसलाई दिन्छ भन्ने इम्पोर्टेन्ट हुन्छ कि। निर्देशन भनेको तपाईँले अधिकार राख्नुहुन्छ अनि आफ्नो अधिकार क्षेत्रभित्रको काम कसैलाई दिनुभएको छ र त्यो कामको सफलताको जस र असफलताको अवजस तपाईँले लिनुपर्ने हुन्छ र तपाईँले अधिकार प्रत्यार्जन गरेर काम गराएका तपाईँका मातहतका कर्मचारीलाई मात्रै निर्देशन दिन सक्छ। त्यसैले आफ्नो क्षेत्राधिकारभित्र कसैले कसैलाई निर्देशन दिन सक्दैन, त्यो निर्देशन पालना गर्नुपर्छ भन्ने छैन। तपाईँ कुनै एउटा यो हाइरार्कीमा मात्रै हुन्छ निर्देशन है, अधिकारले हाइरार्की सिर्जना गर्छ हो, त्यो अधिकारले सिर्जना गरेको हाइरार्कीभित्र, अथोरिटी हाइरार्कीको च्यानलभित्र मात्रै निर्देशन हुन्छ। फर इक्जाम्पल, तपाईँ खरिदार हुनुहुन्छ तर तपाईँलाई कुनै मन्त्रालयमा काम गर्नुहुन्छ दर्ता चलानीमा, अब तपाईँले निर्देशन कसको पालना गर्नु पर्यो त भन्दाखेरि तपाईँको दर्ता चलानी हेर्ने शाखा अधिकृतको निर्देशन तपाईँले पाल्नु, र त्योभन्दा माथि गयो भने प्रशासनको उपसचिवको पालना गर्नु पर्ला, अझै माथि गयो भने प्रशासनको सहसचिवको, न कि त्यहाँ भएका सबै उपसचिव सबै शाखा अधिकृतको निर्देशन तपाईँले पालना गर्नु पर्दैन, त्यो जरुरी हुँदैन। त्यसैले निर्देशन अधिकार भएको अधिकारीले आफू मातहतका अधिकारको सोपान भित्रका कर्मचारीलाई वा सबै, उदाहरणका लागि तपाईँले चाहिँ गृह सचिवले गएर सिडिओलाई निर्देशन दिन सक्छ, तर चाहिँ वन सचिवले गएर सिडिओलाई निर्देशन त देला तर त्यो निर्देशन उसले पालना नगर्दाखेरि पनि केही गर्न सक्दैन। त्यसैले यो निर्देशन चाहिँ अधिकार प्राप्त अधिकारीले आफ्नो अधिकार क्षेत्रभित्र दिनुपर्ने हुन्छ अनि मात्रै पालना हुन्छ, अनि त्यो निर्देशनको पालना भएको छ कि छैन भनेर फलोअप पनि गर्नुपर्ने हुन्छ यसको सफलता। अब नेपालमा के हुन्छ, जसले जसलाई पनि निर्देशन दिइराखेका हुन्छ होइन, त्यसैले पालना हुँदैन। तपाईँ माथिल्लो तहको हाकिम हुनुहुन्छ एकछिनका लागि होइन, मानव तपाईँ चाहिँ गृह मन्त्रालयको शाखा अधिकृत हुनुहुन्छ, मोटरसाइकल लिएर हिँड्नुभयो अनि त्यसपछि बाटोमा ट्राफिकलाई निर्देशन दिनुभयो, तपाईँले गृहको कार्ड देखाएर एकछिन त ट्राफिकले सलाम पनि गर्ला, नमस्ते पनि भन्ला, माने जस्तो पनि गर्ला, तर तपाईँले दिएको निर्देशन उसले पालना गर्दैन, भोलि त्यो कार्यान्वयन हुँदैन, किनभने तपाईँ आफ्नो अथोरिटी हाइरार्कीभन्दा बाहिर जानुभयो। तपाईँ एउटा बाटोमा हिँडिरहँदा तपाईँ शाखा अधिकृत होस्, उपसचिव होस्, सहसचिव होस्, सचिव होस्, तपाईँ यात्रु मात्रै हो। त्यसैले त्यहाँ त्यहाँ त्यहाँ ट्राफिकको नियम लागु हुन्छ, त्यो ट्राफिक चाहिँ सिपाही मात्रै भए पनि उयो त्यहाँको सबैभन्दा ठुलो मान्छे, उसको नियम पुरुष तपाईँले पालना गर्नुपर्ने हुन्छ। तर हामी कहाँ के हुन्छ त भन्दा हाकिमी पार जसले जहाँ जसलाई पनि निर्देशन दिएको हुन्छ अनि निर्देशन सुनिदिए जस्तो गर्छन् पछि पालन। त्यसैले नेपालमा निर्देशन चाहिँ के हुन्छ, क्षेत्राधिकारभन्दा बाहिर गएर पनि निर्देशन दिने चलन छ अनि त्यो निर्देशन पालना भयो कि भएन भनेर फलोअप गर्ने चलन छैन र निर्देशनको पालना हुँदैन है, निर्देशनको पालना त्यो कारणले गर्दाखेरि पनि हुँदैन, त्यो पनि हामी कहाँ समस्या छ। अर्को, निर्देशन गर्नलाई निर्देशन दिने अधिकारी आफै कतिको स्पष्ट छ, तपाईँलाई कुनै कुरा सिकाइराखेको छ सही ढङ्गले सिकाउन सक्छ कि सक्छ, उसको भाषिक स्पष्टता कस्तो छ, विषयवस्तुको ज्ञान कस्तो छ, सिकाउन सक्ने कला कस्तो छ, आफ्नो दिमागमा भएको नलेजलाई अर्कोमा ट्रान्सफर गर्न सक्ने स्किल छ कि छैन, त्यो छैन भने पनि निर्देशन प्रभावकारी हुँदैन। त्यसैले निर्देशन सही ढङ्गले दिन र परिपालना गर्न गराउन निर्देशन दिने अधिकारीमा पनि विशिष्ट गुणहरू हुनुपर्छ। हाम्रा अधिकारीहरूमा त्यो गुणको अभाव छ, त्यसले पनि निर्देशन प्रभावकारी रूपमा पालना भएको हामीले पाउँदैनौँ। निर्देशनको ल्याङ्ग्वेज चाहिँ भेग हुनु, द्वेधार्थी हुनु, निर्देशन दिने निर्देशनकर्ता नै आफ्नो विषयमा अस्पष्ट हुनु, अनि निर्देशन दिइसकेपछि त्यसको दिँदाखेरि चाहिँ त्यो निर्देशन पालना गर्नका लागि त्यो आफ्नो सबर्डिनेटसँग क्षमता छ कि छैन, स्रोत छ कि छैन, समय छ कि छैन, जनशक्ति छ कि छैन, त्यो नहेरिकन मिसम्याच हुने गरिदिनु, यस्ता यावत कारणले गर्दा नेपालमा निर्देशनको पालनाको अवस्था कमजोर छ भनेर हामीले भन्नुपर्छ। र अब सार्वजनिक के अरे समीक्षा गर्नुहोस्मा यी चाहिँ सबल दुर्बल दुइटै लेख्ने हो, तर चाहिँ सुझाव दिनु परेन। अब अर्कोमा सङ्गठनमा निर्देशनको के महत्त्व हुन्छ, नेपालको शासन व्यवस्थापन त्यस्तो महत्त्व अभिवृद्धि गर्न निर्देशन सम्बन्धी व्यवस्थामा के सुधार गर्नु पर्छ, वाट इज द इम्पोर्टेन्स अफ डिरेक्टिङ। अब निर्देशनको महत्त्व के हो त भन्दा अघि नै तपाईँले बुझिसक्नुभयो निर्देशनको महत्त्व डेफिनेसनै भन्दाखेरि, नम्बर एक त निर्देशनले सङ्गठनमा कर्मचारीहरूबाट कामको प्रारम्भ गराउँछ, इट इनिसिएट्स द एक्सन। निर्देशन दियो भने काम, दिएन भने काम हुँदैन। एक त निजामती कर्मचारी यस्ता हुन्छन्, निर्देशन आयो, आदेश आयो, काम गर्ने नभए नगर्ने, पर्खेर बस्ने खालका हुन्छन्। त्यही भएर त्यो निर्देशनले के गर्छ, इट इनिसिएट्स एक्सन, अर्थात् कामको प्रारम्भ गराउँछ। अर्को के गर्छ त भन्दा इट इन्टिग्रेट्स इफोर्ट, कर्मचारीका प्रयत्नहरूलाई एकीकृत गर्छ, कर्मचारीहरूका कामलाई एकीकरण गर्छ, प्रयत्नहरूलाई एकीकरण गर्छ। त्यसैले सामूहिक प्रयत्नबाट सङ्गठनको लक्ष्य, यसले चाहिँ प्रयास, कर्मचारीका प्रयासहरूलाई एकीकृत गर्छ। अघि नै मैले भनिहालेँ, यसले चाहिँ कर्मचारीलाई उत्प्रेरित र प्रोत्साहित गर्छ, मोटिभेटिङ पनि गर्ने भयो, अर्को इन्सपायरिङ पनि गर्छ। त्यसैले यो कर्मचारीलाई उत्प्रेरित र प्रोत्साहित गर्नेहरूले के गर्छ, अभिप्रेरित गर्नेहरूले चाहिँ मद्दत गर्छ। अर्को इट ब्रिङ्क्स सिमिलारिटी इन पर्फर्मेन्स, कार्य सम्पादनमा एकरूपता ल्याउँछ, सबै कर्मचारीले एकै तरिकाले काम गर्ने हुन्छ निर्देशन सही भयो भनेदेखि, अनि कार्य सम्पादनमा के ल्याउने भयो त भन्दा एकरूपता ल्याउने भयो है, एकरूपता पनि ल्याउने भयो। अर्को चाहिँ के हो भनेदेखि, परिवर्तनलाई आत्मसात गर्न मद्दत गर्छ निर्देशनले, किनभनेदेखि कर्मचारीलाई कस्तो अवस्थामा कस्तो परिवर्तन कसरी कोप गर्नुपर्छ भन्ने विषयमा चाहिँ व्यवस्थापकले समयमै उपयुक्त परिवर्तन व्यवस्थापनका रणनीतिहरू डिसिमिनेट गर्यो भने अथवा कम्युनिकेट गर्यो भने अनि के भनेको परिवर्तनलाई चाहिँ व्यवस्थापन गर्न सहज हुने भयो। त्यसैले समस्यामा कसरी कोप गर्ने भन्ने कुरा चाहिँ निर्देशनद्वारा कर्मचारीसँगसम्म पुग्छ। त्यसैले गर्दा यो चाहिँ चेन्ज म्यानेजमेन्टका लागि पनि हुन्छ, प्रभावकारी हुन्छ। अब निर्देशनले डेफिनेटली यसले उत्पादकत्व बढाउने भयो, स्रोत साधनको मितव्ययी कुशल प्रयोग हुने भयो अथवा दुरुपयोग रोक्ने भयो होइन, सङ्गठनमा अनुशासनलाई पनि अभिवृद्धि गर्छ। अघि नै मैले भने नि यसले चाहिँ सङ्गठनमा अनुशासनलाई अभिवृद्धि गर्छ, त्यो पनि एउटा। अर्को चाहिँ यो निर्देशनले के पनि गर्छ त भन्दा इट प्रोभाइड्स बेसिस फर सुपरभिजन, सुपरिवेक्षणका लागि पनि यसले आधार उपलब्ध गराउँछ। अर्को निर्देशनले कर्मचारी र सुपरिवेक्षकका बिचमा सम्बन्ध पनि सुधार गर्छ, किनभने पटक पटक भेटघाट अन्तर्क्रिया इन्ट्रेक्सन भइरहने हुन्छ अनि त्यसले गर्दाखेरि सम्बन्ध सुधार गर्न पनि काम गर्छ। र अल्टिम एउटा चाहिँ यसले सङ्गठनमा सञ्चारको माध्यमको काम गर्छ, इट वर्क्स एज ए मिन्स अफ कम्युनिकेसन। यसरी यसको यस्तो महत्त्व हुन्छ सङ्गठनमा, नेपालको शासन व्यवस्थापन त्यस्तो महत्त्व अभिवृद्धि गर्न निर्देशनमा के गर्नुपर्ने हुन्छ भन्ने चाहिँ होइन चित्र योगीजी भरे लास्टमा मात्रै तपाईँ क्वेसन टाइप गरिरहनु होला वा भन्नु होला। ओके, के गर्नु पर्ला सार्वजनिक व्यवस्थापनमा यस्तो महत्त्व अभिवृद्धि गर्न भन्न चाहिँ, अब अघि मैले नियन्त्रणकोमा पनि विभिन्न समस्याहरू भने यसमा पनि पहिला समस्या दिमागमा राखेर अनि यसो गर्नुपर्छ भन्नुपर्ने हुन्छ। सबभन्दा पहिला चाहिँ यो नियन्त्रणलाई उपयोगी बनाउनका लागि के गर्नु पर्यो त भन्दाखेरि, कार्यविवरण स्पष्ट तोकिनु पर्यो, कर्मचारीहरूको कार्यविवरण स्पष्ट तोकिनु पर्यो। अर्को कार्य सम्पादन मूल्याङ्कनको आधार र सूचक पनि वस्तुगत र वैज्ञानिक हुनु पर्यो। कार्य सम्पादन मूल्याङ्कन गर्ने आधार के हुन्, के सूचकमा मूल्याङ्कन गर्ने भन्ने स्पष्ट बनाउनु पर्यो, अनि मात्रै नियन्त्रण गर्न सकिन्छ। अर्को के गर्नुपर्ने हुन्छ त भन्दाखेरि, यो कार्य सम्पादन मूल्याङ्कनलाई चाहिँ नियमित प्रक्रियाका रूपमा सुपरिवेक्षकले डे टु डे बेसिसमा गर्ने गरी बनाउनु पर्यो, न कि पेरियोडिक वर्षमा एकचोटि गर्ने खालको बनाउनु भएन। कार्य सम्पादन मूल्याङ्कनलाई सुपरिवेक्षकले नियमित रूपमा गर्ने, अब त्यो गर्न पनि कार्य सम्पादन सम्झौता जुन छ हाम्रो पर्फमेन्स कन्ट्र्याक्टलाई व्यवहारिक वस्तुगत वैज्ञानिक बनाएर सबैसँग पर्फमेन्स कन्ट्र्याक्ट गर्ने कार्य सम्पादन सम्झौता गर्ने पद्धतिको प्रयोग गर्नु पर्यो, अनिखेरि मात्रै हामीले नियन्त्रण र प्रभावकारी बनाउँछ। अब अर्को चाहिँ के गर्नु पर्यो त भन्दाखेरि, निर्देशनलाई प्रभावकारी बनाउन भन्ने छ ए नेपालको शासन प्रशासनमा यसको महत्त्व अभिवृद्धि गर्दै निर्देशनको कुरा गरिरहेको छ है, म त नियन्त्रणमा गएँ। ओके, निर्देशन नै मैले अघि महत्त्व सबै निर्देशनै भने, निर्देशनकै महत्त्व भने त्यो अघि भनेको ए, अब यसलाई चाहिँ अलिकति थोरै करेक्सन गर्नुपर्छ है। निर्देशनलाई महत्त्वपूर्ण बनाउन के अरे अभिवृद्धि महत्त्व अभिवृद्धि गर्ने बनाउन चाहिँ के गर्नुपर्छ भन्दा, अघि मैले भनेको थिएँ नि यो कम्युनिकेसन सञ्चारको स्पष्ट च्यानल स्थापना गर्नु पर्यो, नेतृत्वमा निर्देशन कला विकास गर्न तालिमहरूको व्यवस्था गर्नु पर्यो। अर्को के गर्नु पर्यो त भन्दा, निर्देशन चाहिँ स्पष्ट सरल र पारदर्शी भाषा र प्रक्रिया दुइटै कुरा, भाषा पनि पर्यो अर्को प्रोसेस पनि, स्पष्ट सरल र पारदर्शी भाषा र प्रक्रियामा दिने व्यवस्था गर्नु पर्यो। अर्को चाहिँ निर्देशन कर्मचारीको कामलाई सहजीकरण गर्ने, समस्यालाई समाधान गर्ने र कर्मचारीलाई अभिप्रेरित उत्प्रेरित गर्ने उद्देश्यले निर्देशन दिने पद्धतिको विकास गर्नु पर्यो, न कि नियन्त्रण गर्ने, त्रास सिर्जना गर्ने, हाइरार्की सिर्जना गर्ने तरिकाले त्यो गर्नु भएन। अर्को चाहिँ के गर्नु पर्यो त भन्दाखेरि, सङ्गठनमा सहभागितामूलक कार्यशैली अवलम्बन गर्नु पर्यो, ताकि सबै तहका कर्मचारीहरू निर्णय गर्दाखेरि सहभागी हुने हुनु पर्यो। त्यसले गर्दाखेरि यो सुपरभाइजर र सबर्डिनेट अनि म्यानेजर र तल्लो तहका कर्मचारीका बिचमा डिस्टेन्स पनि हुँदैन, प्लस उनीहरूकोमा रेगुलर इन्टरेक्सन पनि हुन्छ, एकले अर्कालाई बुझ्ने मौका पनि पाउँछन्। अनि अब तपाईँलाई यो निर्देशन दिइरहँदा कर्मचारी तल्लो तहका कर्मचारीले हाकिमले निर्देशन दिँदा हाकिमप्रति फियर भयो भने फियर माइन्डले उसले दिएको निर्देशनै बुझिँदैन क्या, त्यसैले एकदम उनीहरूमा घुलमिल र अन्तर्क्रिया चाहिँ बारम्बार गराएर त्यो फियरलाई दूर गर्नुपर्छ। त्यो गर्नलाई पार्टिसिपेटरी अप्रोच हुनु पर्यो, सहभागितामूलक विधिको अवलम्बन गर्नु पर्यो। अनि त्यसपछि गएर अर्को निर्देशनलाई प्रभावकारी बनाउन के पनि गर्नुपर्ने हुन्छ त भन्दाखेरि, अधिकारको प्रत्यायोजन गर्नु पर्यो, बढीभन्दा बढी पावर डेलिगेसन गरिएन भने चाहिँ तपाईँले मुखले यो गर त्यो गर भन्ने अधिकार नदिएपछि फेरि त्यो कार्यान्वयन हुँदैन। अर्को, निर्देशन आफ्नो कार्यक्षेत्र र अधिकार क्षेत्रभित्र मात्रै दिने विधि पद्धतिको प्रयोग गर्नु पर्यो, त्यहाँभन्दा बाहिर गएर निर्देशन दिने गर्नु भएन। अर्को, त्यो निर्देशनको फलोअप गर्नु पर्यो, मैले यहाँ निर्देशन दिएको थिएँ त्यसको प्रगतिको अवस्था के छ भनेर नियमित रूपमा फलोअप गर्नु पर्यो, यस्तो गर्यो भने निर्देशनलाई प्रभावकारी बनाउन सकिन्छ भनेर भन्नु पर्यो है। अब ल ठिक छ, नियन्त्रणमा बल्ल गयो हामी, अघि नियन्त्रणको थोरै त मैले भनिहालेँ, नियन्त्रण के हो भनेर चाहिँ कन्ट्रोल भनेको होइन, सिम्पल छ कन्ट्रोल चाहिँ, कन्ट्रोल भनेको खास गरिकन कर्मचारीहरूलाई कार्य जिम्मेवारी तोक्ने, काम गर्ने के अरे कार्य जिम्मेवारी तोकेपछि कामको मापन गर्ने, यानि कि मूल्याङ्कन गर्ने, मापदण्ड पनि तोक्ने, आधार र सूचक पनि तोक्ने, अनि त्यसपछि गएर उसलाई काममा लगाएपछि त्यसको सुपरिवेक्षण गर्ने है, काम तोक्ने, मापनको आधार र सूचक तोक्ने, त्यसका आधारमा सुपरिवेक्षण गर्ने, अपेक्षित नतिजाको तुलनामा प्राप्त नतिजालाई तुलना गर्ने है, भनेको अघि जुन हामीले कार्य विवरण जिम्मेवारी दिँदाखेरि कति समयमा कति काम गर्ने भनेर हामीले लक्ष्य तोकेर दिएका थियौँ उसलाई, त्यो अपेक्षित नतिजा हो लक्ष्य चाहिँ, अनि साँच्चै प्राप्ति कति भयो त्यो चाहिँ के हो त भन्दा वास्तविक प्राप्ति भयो, वास्तविक नतिजा हो। त्यसैले अपेक्षित नतिजासँग वास्तविक नतिजाको तुलना गर्ने, अन्तर पहिचान गर्ने, भनेको अपेक्षाको तुलनामा साँच्चै गरेको काम कम भयो भने कतिले कम भयो, के कारणले कम भयो भनेर त्यसको अन्तर र समस्या पहिचान गर्ने, समस्याको समाधान गर्ने, समाधान गर्ने वा उसलाई गर्ने मौका दिने भनौँ न, अनि त्यसपछि गएर अन्तिममा चाहिँ के गर्ने त भन्दा पर्फर्मेन्स अप्राइजल कार्य सम्पादन मूल्याङ्कन गर्ने, उसलाई सुधारेर फेरि काम गर्न दिएर अनि कामको वस्तुनिष्ठ मूल्याङ्कन गर्ने र त्यो मूल्याङ्कनलाई दण्ड र पुरस्कारसँग जोड्ने सम्मका क्रियाकलापलाई हामी नियन्त्रण भन्छौँ। त्यसैले यसलाई डिफाइन गर्दा चाहिँ यो सबै कुरा एकैचोटि लेख्न सकिन्न। डिफाइन गर्दा के भन्नु पर्यो भनेदेखि नियन्त्रण भनेको सङ्गठनमा पूर्व निर्धारित लक्ष्यलाई तोकिएको समय स्रोत र गुणस्तरको सीमाभित्र रहेर प्राप्ति गर्नका निमित्त कर्मचारीहरूको व्यवहारलाई अनुशासित र व्यवस्थित तुल्याउन व्यवस्थापनले गर्ने काम नियन्त्रण। है, एकचोटि फेरि दोहोऱ्याएँ, सङ्गठनको पूर्व निर्धारित लक्ष्य व्यवस्थित र अनुशासित ढङ्गले प्राप्त गर्नका निमित्त एउटा सिस्टमेटिक ढङ्गले अर्को अनुशासित ढङ्गले यसैभित्र पर्यो। समयको हिसाबले अनुशासित हुनु पर्यो, स्रोतको हिसाबले अनुशासित हुनु पर्यो, गुणस्तरको हिसाबले अनुशासित हुनु पर्यो। त्यसैले व्यवस्थित र अनुशासित ढङ्गले गर्ने कुराको सुनिश्चितता गर्नका निमित्त कर्मचारीहरूको व्यवहारलाई के गर्ने भन्दा प्रभावित गर्ने वा कर्मचारीहरूको व्यवहारलाई त्यो अघि भनेको व्यवस्थित र अनुशासित प्रणालीसँग आबद्ध गर्ने कुरा चाहिँ नियन्त्रण हो। सो कन्ट्रोल इज अथवा कन्ट्रोलिङ इज ए प्रोसेस अफ इन्स्योरिङ प्री डिटर्माइन्ड गोल्स अचिभमेन्ट थ्रु म्यानेजिङ दि पर्फर्मेन्स अफ अल इम्प्लोइ इन अर्गनाइजेसन in a systematic and organized athawa well disciplined manner vyavasthit ra anushasit dhangale karmachariharu le sanghathan ko purva nirdharit lakshya prapti garna ka nimitta wa garauna ka nimitta uniharu ko byabahar lai anushasan ra vyavastha ko tyo pranali ma कन्फाइन गर्ने अथवा त्यो प्रणालीसँग आबद्ध गर्ने कुरा नै नियन्त्रण हो। यो ब्रोडली भन्नुपर्दाखेरि अर्थात् नियन्त्रण भनेको लक्ष्यको निर्धारण गर्ने, कामको जिम्मेवारी तोक्ने वा बाँडफाँड गर्ने, मापनको मापदण्ड र आधार तोक्ने, कामको सुपरिवेक्षण गर्ने, समस्या पहिचान र सुधार गर्ने, कार्य सम्पादनको अन्तिम मूल्याङ्कन गर्ने र दण्ड र पुरस्कारसँग त्यसलाई आबद्ध गर्ने सम्पूर्ण क्रियाकलाप नियन्त्रण हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। कन्ट्रोललाई चाहिँ है यसरी डिफाइन गर्नुपर्ने हुन्छ। साधारण व्यवस्थापनमा यसको के महत्त्व हुन्छ भन्दा त अब यो अघि भनेको निर्देशनका जस्तै जस्तै यसको पनि महत्त्व हुन्छ। यो सबै गर्ने के का लागि हो त भन्दा कर्मचारीहरूको कार्य सम्पादन स्तर अभिवृद्धि गर्नका लागि हो, स्रोत साधनको उपयोगमा मितव्ययिता र कुशलता कायम गर्नका लागि हो, यानि कि यसले गर्छ त्यो महत्त्व हो। कर्मचारीको कार्य सम्पादन स्तर अभिवृद्धि गर्छ, स्रोत साधनको परिचालनमा मितव्ययिता र कुशलता कायम गर्छ, अनि त्यस्तै गरिकन चुहावट, अनियमितता, भ्रष्टाचार आदि कुरालाई के गर्छ, रोक्छ, यानि कि त्यो हुनबाट जोगाउँछ। अर्को चाहिँ के हो त भन्दाखेरि यो नियन्त्रणले चाहिँ यो ऐन कानुन नियम निर्देशिका कार्यविधि आदिको परिपालना अभिवृद्धि गर्छ, कामको गुणस्तरलाई बढाउँछ, लागतलाई न्यून बनाउँछ, गुणस्तर बढाउँछ, लागतलाई न्यून बनाउँछ। सुरुमा पर्फर्मेन्सै बढाउँछ भन्यौँ, यहाँ अहिले चाहिँ गुणस्तर बढा अभिवृद्धि गर्छ तर लागतलाई कस्टलाई चाहिँ कम गर्छ नियन्त्रणले। अर्को नियन्त्रणले के गर्छ त भन्दा कामलाई चाहिँ योजनाबद्ध प्रणालीबद्ध ढङ्गले र पूर्वानुमान योग्य ढङ्गले गर्ने कुराको सुनिश्चितता गर्छ। र सङ्गठनमा निर्देशनले पनि अनुशासनलाई प्रवर्धन गर्थ्यो, के अरे निर्देशनले नियन्त्रणले पनि अनुशासनको प्रवर्धन गर्छ, अनुशासनलाई सुनिश्चित गर्छ। यस्ता खालका महत्त्वहरू हुन्छन् नियन्त्रणका। नियन्त्रण प्रक्रियाका चरणहरू उल्लेख गर्दै नेपालको सार्वजनिक व्यवस्थापन हो, तिनको प्रयोगको अवस्थाबारे लेख्नुहोस्। यो त अघि मैले डेफिनेसनमै चरणहरू भने वास्तवमा नियन्त्रणका चरणहरू। अब यो खास गरिकन चाहिँ चारवटा चरण हुन्छन् ब्रोडली चाहिँ यो प्रोसेस के अरे कन्ट्रोलिङका प्रोसेसमा चाहिँ चारवटा हुन्छ। सबभन्दा पहिला पहिलो स्टेप वानमा इस्टाब्लिसमेन्ट अफ स्ट्यान्डर्ड भन्छ, मापदण्डको निर्धारण। मापदण्डको निर्धारण, मापदण्ड के हो, कामको मापदण्ड है। तिमीले गरेको कार्य सम्पादन यो स्तरको हुनुपर्छ, स्तरको निर्धारण गरौँ न। कार्यसम्पादनको स्तर निर्धारण भन्नुहोस् न है, इस्टाब्लिसमेन्ट अफ स्ट्यान्डर्ड, कार्यसम्पादनको स्तर निर्धारण, यो पदको यो व्यक्तिले यो स्तरको काम गर्नुपर्छ भनेर है, त्यसैले स्ट्यान्डर्डको निर्धारण। अर्को चाहिँ यो स्ट्यान्डर्डका आधारमा के भन्छ, मेजरमेन्ट अफ एक्चुअल पर्फर्मेन्स, वास्तविक कार्य सम्पादनको मापन गरिन्छ। त्यसैले सुरुमा मापदण्ड निर्धारण गरिँदो रहेछ, त्यसपछि कार्य सम्पादनको मापन, वास्तविक कार्य सम्पादनको मापन गरिँदो रहेछ। अघि मैले डिफिनेसनमा डिटेल स्टेप भने काम असाइन गर्ने, त्यसपछि गएर चाहिँ उसलाई के भन्छ कार्यविवरण दिने, काम असाइने भयो, कामको सुपरिवेक्षण गर्ने, अनि त्यसपछि अपेक्षित नतिजा र प्राप्त नतिजा बिच तुलना गर्ने भनेर जे भनेको थियो नि, त्यो डिटेलमा जाँदा त्यसरी भन्यो डेफिनेसनमा। यहाँ चाहिँ ब्रोडली चारवटामा इस्टाब्लिसमेन्ट अफ स्ट्यान्डर्ड, कामको स्तर निर्धारण गर्ने, अपेक्षित स्तर निर्धारण गर्ने, मेजरमेन्ट अफ एक्चुअल पर्फर्मेन्स, वास्तविक कार्य सम्पादनको मापन गर्ने अहिलेको समयमा कति गरेको छ भनेर, अनि त्यसपछि कम्पेरिजन अफ एक्चुअल पर्फर्मेन्स विथ एक्सपेक्टेड पर्फर्मेन्स होइन, अथवा विथ स्ट्यान्डर्ड, अघि हामीले जुन स्ट्यान्डर्ड बनाएको थियौँ नि, मापन गरिसकेपछि त्यो वास्तविक कार्य सम्पादनलाई तोकिएको मापदण्डसँग तुलना गर्ने अथवा अपेक्षित नतिजासँग तुलना गर्ने, अनि करेक्टिभ एक्सन इफ नेसेसरी, यदि अपेक्षा गरिए बमोजिमको काम भएको छैन भने के कारणले भन्ने समस्या पहिचान गर्ने र त्यसलाई सुधार गर्ने, यी चारवटा ब्रोडली भनिन्छ। अनि त्यति गरिसकेपछि के गर्ने त भन्दा, यो सबैका आधारमा फिडब्याक लिने र अनि फेरि अर्को साइकलमा अब्जेक्ट स्ट्यान्डर्ड बनाउँदा त्यो फिडब्याकलाई प्रयोग गर्ने। त्यसैले चारवटा ब्रोड जाँचमा तपाईँले यही चारवटाभित्र सबै अघि मैले भनेका डिटेल कुराहरू भित्र पारेर लेख्दाखेरि भइहाल्छ। नम्बर एक, इस्टाब्लिसमेन्ट अफ स्ट्यान्डर्ड, कामको स्तर निर्धारण। दोस्रो, मेजरमेन्ट अफ एक्चुअल पर्फर्मेन्स, वास्तविक कार्य सम्पादनको मूल्याङ्कन। तेस्रो के हो त, कम्प्यारिजन अफ एक्चुअल पर्फर्मेन्स विथ द सेट स्ट्यान्डर्ड, यो पूर्व निर्धारित स्तर, कामको स्तरसँग वास्तविक सम्पादित कामको तुलना गर्ने। त्यो पूर्व निर्धारित कामको स्तर भनेको चाहिँ के हो त भन्दा, अपेक्षित कार्य सम्पादन हो, त्योसँग वास्तविक कार्य सम्पादनको तुलना गर्ने, अनि त्यसपछि करेक्टिभ एक्सन लिने, सुधारात्मक कदम चाल्ने। त्योभन्दा उता गएर चाहिँ अब के गर्छौँ हामी भन्दाखेरि, त्यही यो यहाँकै मेजरमेन्टलाई पर्फर्मेन्स अप्राइजल यहीँ राखे पनि हुन्छ, त्यो पछि वास्तवमा चाहिँ फेरि कार्य सम्पादन गर्ने मौका दिएर पर्फर्मेन्स अप्राइजल गरेर दण्ड र पुरस्कारसँग जोड्ने हुन्छ। तर यो करेक्टिभ एक्सनमै लगेर त्यसलाई दण्ड र पुरस्कारसँग जोड्ने भनेर भाषामा लेख्दाखेरि थपे हुन्छ। त्यसैले दिज आर द फोर स्टेप्स अफ कन्ट्रोलिङ, नियन्त्रणका यी चारवटा चरणहरू हुन् ब्रोडली। अनि नेपालको सार्वजनिक व्यवस्थापनमा तिनको प्रयोगको अवस्था बारे भनेपछि चाहिँ अब हामीले नियन्त्रणमा यसरी चारवटा स्टेप, डु वी इस्टाब्लिस द स्ट्यान्डर्ड अफ पर्फर्मेन्स, हामीले कार्य सम्पादनको स्तर वा मापदण्ड तोक्छौँ, वास्तवमा तोकेका छैनौँ। त्यसैले गर्दाखेरि हामी कहाँ चाहिँ यो कार्य सम्पादन कुनमा स्ट्यान्डर्डको हुनुपर्ने हो भनेर प्रत्येक पदको कार्य विवरण तय गर्ने र त्यो कार्य के अरे पदले सम्पादित कामको अपेक्षित मापदण्ड वा अपेक्षित स्तर निर्धारण गर्ने कलम छैन। जब तपाईँसँग स्ट्यान्डर्डै छैन भने केसँग नाप है, त्यही कारणले गर्दाखेरि हाम्रो का यो नियन्त्रण प्रणाली प्रभावकारी भएको छैन, किनभने बिकज अफ दि ल्याक अफ स्ट्यान्डर्ड, कार्य सम्पादनको प्रत्येक कामको स्ट्यान्डर्ड तोकिएको छैन। तर अब अरू नीति ऐन कानुनले त फेरि स्ट्यान्डर्डै नभएको भन्ने चाहिँ होइन, तर पद विशेषको कामको चाहिँ मैले यो आधारमा मापन गर्छु, तिमीबाट अपेक्षित नतिजा यस्तो हुनुपर्छ है भनेर स्ट्यान्डर्ड तोकिएको छैन। अनि तर अब हामीले एक्चुअल मेजरमेन्ट चाहिँ कसरी गर्छौँ त भन्दा, हामी कहाँ सुपरिवेक्षण गर्ने चलन छ, कार्य सम्पादनको सुपरिवेक्षण गर्ने चलन छ, अनि त्यो सुपरिवेक्षणका आधारमा हामीले कामको मापन त गर्छौँ, तर यो नियमित गर्दैनौँ, आवधिक रूपमा गर्छौँ। अनि मापन पनि वस्तुगत आधार र सूचक नभएकोले यो रिचुअल हुन्छ, कर्मकाण्डी प्रकृतिको मात्रै हुन्छ, वैज्ञानिक र वस्तुगत ढङ्गले चाहिँ एक्चुअल पर्फर्मेन्स मापन गरिँदैन। यो एक्चुअल पर्फर्मेन्स कन्टिन्युस रूपमा गर्नुपर्ने हो, तर गर्दा पनि रिचुअल ढङ्गले गरिन्छ अनि आवधिक रूपमा गरिन्छ, त्यसैले यो पनि प्रभावकारी छैन। अर्को, अब हामीले समस्या पहिचान गर्ने र सुधारको कदम चाल्ने, यानि कि अपेक्षित परिणामसँग वास्तविक परिणाम कार्य सम्पादनलाई तुलना गर्ने त हामी कहाँ चलनै छ, कति अपेक्षा गरिएको थियो किनभने स्ट्यान्डर्डै छैन, अनि त्यसपछि कति गर्यो भन्ने पनि छैन, 100 मा 100 अङ्क सबैलाई दिन्छौँ। त्यसैले वी भेरी रेयरली कम्पेयर द रियल ओर एक्चुअल पर्फर्मेन्स अफ इम्प्लोइ विथ द स्ट्यान्डर्ड द्याट इज प्रिभियसली सेट, त्यो गर्ने प्रचलन छैन, अनि त्यसका आधारमा हाम्रो नियन्त्रण चाहिँ सुधारात्मक नियन्त्रण होइन, हाम्रो है नि नकारात्मक नियन्त्रण पद्धति मात्रै छ। त्यसैले तिम्रो यहाँ समस्या भयो यसरी सुधार गर्नु, फलनाले काम गर्न सकेन ल्याक अफ स्किल भयो तालिम पठाउनु पर्छ, फलना शाखाले काम गर्न सकेन ल्याक अफ ह्युमन रिसोर्स र ल्याक अफ लजिस्टिक भयो त्यसैले त्यहाँ थप्नुपर्छ, यसरी हामी जाँदैनौँ। सुधारात्मक खालको छैन, त्यो चलन छैन। अब यति हुँदा हुँदै पनि हामी कहाँ चाहिँ कार्य सम्पादन मापनको चाहिँ अघि नै मैले धेरै तोक्या हुन्छ, अनि कर्मचारीहरूलाई कार्य विवरण चाहिँ दिइन्छ तर त्यो सब्जेक्टिभ कार्य विवरण दिने चलन छ। त्यस्तै गरिकन कर्मचारीहरूसँग पछिल्लो समयमा कार्य सम्पादन सम्झौता गर्ने चलनको पनि थालनी गरेको छ, तर त्यो एकदमै कर्मकाण्डी छ, पछि मापन गरिँदैन कसैको पनि, पासौँ गर्दा कार्य सम्पादनलाई हेरिन्न होइन। अनि त्यसपछि गएर हाम्रो यो कन्ट्रोलका निमित्त चाहिँ प्रगति समीक्षाहरू गर्ने चलन पनि छ, अनि त्यस्तै गरिकन प्रत्येक मन्त्रालय कार्यालयको वार्षिक माइल स्टोनहरू बनाएर होइन, अनि कि पर्फमेन्स इन्डिकेटर केपिआईहरू बनाएर तिनीहरूको प्रगतिको समीक्षा पनि गर्ने चलन छ। यद्यपि यी सबै के छन् त भन्दा बढी कर्मकाण्डी किसिमका, तथ्यमा आधारित नभएका, वस्तुगत र वैज्ञानिक सूचक र आधारका आधारमा गरिने नभएका हुँदाखेरि हामीका नियन्त्रण प्रणाली प्रभावकारी हुन सकेको छैन भनेर यसरी लेख्नुपर्छ। भएका कुरा पनि लेख्नु पर्यो तर तिनमा रहेको कमजोरी पनि लेख्नु पर्यो। यसमा नेपालको शासन व्यवस्थापन र नियन्त्रणमा रहेका कमजोरी पहिचान गरी तिनमा सुधार गर्न के गर्नु पर्यो, अघि नै भनिहालेँ मैले नियन्त्रणका कमजोरी त, अब सुधार गर्न चाहिँ के गर्नु पर्यो त भन्दा प्रत्येक पदको कार्य विवरण तोक्नु पर्यो। त्यो कार्य विवरणसँगै त्यस्तो कामको मापन गर्ने, कार्य सम्पादन मापन गर्ने आधार र सूचकहरू पनि पदै पछिको फरक फरक तोक्नु पर्यो। हरेक कर्मचारीलाई त्यही बमोजिम कार्य सम्पादन सम्झौता गर्नु पर्यो, अनि कर्मचारीको कामको मूल्याङ्कन चाहिँ नियमित रूपमा सुपरिवेक्षक मार्फत गर्नु पर्यो, आवधिक रूपमा होइन। र त्यस्ता मूल्याङ्कनका आधारहरू चाहिँ वस्तुगत हुनु पर्यो, वस्तुगत हुनु पर्यो, फ्याक्ट बेस्ड हुनु पर्यो। अनि त्यसपछि गएर के गर्नु पर्यो त भन्दा कर्मचारीको बढुवा सरुवा जिम्मेवारी आदि कुरा कार्य सम्पादनसँग टाई अप गरेर, अनि प्रत्येक वर्ष उसको कार्य सम्पादन मूल्याङ्कनका आधारमा उसलाई चाहिँ बढुवामा दिने कार्य सम्पादन मूल्याङ्कनको अङ्क कति दिने भन्ने कुरा पनि उसको त्यो पर्फर्मेन्स कन्ट्याक्ट कार्य सम्पादन सम्झौता उसले गरे त्यसका आधारमा गरेको प्रतिशतकै आधारमा आसामको नम्बर पनि दिने व्यवस्था गर्नु पर्यो। र अर्को चाहिँ यो नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनु के त भन्दाखेरि त्यो कार्य सम्पादन मूल्याङ्कनबाट देखिएको जुन कैफियत हुन्छ अथवा कमजोरीहरू हुन्छन् कुनै पनि कर्मचारीमा, त्यसलाई सुधारका उपयुक्त योजना बनाएर सुधार गर्नु पर्यो। उपयुक्त योजना भनेको के हो, कसैलाई तालिम दिनु पर्ला, कसैलाई गाडी चाहिने होला, कसैलाई जनशक्ति थप दिनुपर्ने होला, वा कसैलाई कारवाही नै गर्नुपर्ने होला, उसले नेग्लिजेन्स गरेको छ कामलाई अनि क्षमता स्रोत हुँदाहुँदै पनि काम गरेको छैन भने त्यस्तालाई कारवाही गर्नु पर्यो होला होइन। भनेपछि त्यो करेक्टिभ एक्सन चाहिँ टाल्नु पर्यो। र प्रत्येक वर्ष फेरि योजना बनाउँदाखेरि चाहिँ गत वर्षको सिकाइबाट फिडब्याक लिने गर्नु पर्यो नियन्त्रणमा, अनि मात्रै नियन्त्रण प्रभावकारी हुन सक्छ भनेर यसरी चाहिँ यस्ता कमजोरी छन् यसरी सुधार गर्नुपर्छ। अब अर्को चाहिँ हाम्रो पदसोपान भन्नाले के बुझ्नुहुन्छ, सङ्गठनमा पदसोपानको महत्त्वबारे व्याख्या गर्नु। पद सोपान, पद भइहाल्यो, सोपान भनेको भर्याङ हो है, सोपान भनेको चाहिँ भर्याङ हो, ल्याडरलाई सोपान भन्छ। त्यसैले पदहरूको सिँढी, पदहरूको श्रृङ्खलाले बनेको भर्याङलाई हामी पद सोपान भनेर भन्छौँ। तर पदको सोपान चाहिँ कसरी हुन्छ त, कुनै पद माथिको कुनै पद तलको कसरी हुन्छ, तलबले होइन होला होइन, तलबले कहिलेकाहीँ तल्लो तहको पदको तलब हुन बढी हुनसक्छ माथिको भन्दा, यो अधिकारले गर्दाखेरि पद सोपान बनेको। हामी जहिले पनि हाइरार्की बढी भयो, रिजिड हाइरार्की भयो, सङ्गठनले काम गरेन कर्मचारीमा पदीय अहम भयो भन्छौँ, तर उद्देश्य त्यो होइन। यो चाहिँ कुन तहको निर्णय कसले गर्ने भनेर अधिकारको विभाजन गर्दा एलोकेट गर्दाखेरि पदहरूको सोपान भएको हो। त्यसैले पद सोपान भनेको संगठनमा अधिकार र कार्य जिम्मेवारीको बाँडफाँडका आधारमा कसले के विषयमा निर्णय गर्ने र कसले के काम गर्ने भनी तय गर्दा पदहरूको अधिकारका आधारमा श्रृङ्खला, पदहरूको अधिकारका आधारमा भर्याङ, पदहरूको अधिकारका आधारमा सिँढी सिर्जना हुन्छ जसलाई हामी पदसोपान भन्छौँ। यहाँ दुईवटा कुरा, सङ्गठनमा कार्य विभाजन गरेर विभिन्न व्यक्ति इकाइबाट गराउनु पर्ने हुन्छ, त्यसैले कार्य विभाजन गर्दा त्यो काम गर्न अधिकार चाहिन्छ, अनि अधिकारको बाँडफाँड गर्दा सङ्गठनभित्र कामको विभाजन र अधिकारको बाँडफाँड गर्दा कुन विषयमा कसले निर्णय गर्ने भन्ने तय गर्ने क्रममा पदहरूको सिँढी बन्छ। माथिल्लो सिँढीको पदको अर्थ बढी निर्णायक अधिकार प्रयोग गर्ने पद, तल्लो त सिँढीको पदको अर्थ बढी कार्यान्वयन मूलक काम गर्ने पद। त्यसैले सङ्गठनमा कामको बाँडफाँड गरी के विषयमा कसले निर्णय गर्ने, कुन काम कसले गर्ने भनी तोक्ने क्रममा पदहरूको अधिकारमा आधारित सिँढी सिर्जना हुन्छ, श्रृङ्खला सिर्जना हुन्छ, सोपान सिर्जना हुन्छ, त्यसलाई हामी पद सोपान भनेर भन्छौँ है। पद सोपान त्यसैले सङ्गठनमा व्यवस्थित, अनुशासित र यो प्रणालीबद्ध ढङ्गले काम गर्न कार्य विभाजन र अधिकारको बाँडफाँड गर्ने क्रममा स्वत सिर्जना हुने एउटा अधिकारको प्रणाली हो भनेर अर्को शब्दले लेख्न सक्छौँ। पद सोपान भन्नाले यसैलाई बुझिन्छ भन्नुभयो। अनि सङ्गठनमा पद सोपानको महत्त्व व्याख्या गर्नुहोस् भनेर चाहिँ नाउ वाट आर द इम्पोर्टेन्स अफ हायरार्की इन अर्गनाइजेसन, सङ्गठनमा पद सोपानको के महत्त्व हुन्छ। ए सामान्यतया पद सोपान उच्च हुनु भनेको सङ्गठनमा कठोरता, प्रक्रिया उन्मुखता, ढिला सुस्ती जस्ता नकारात्मक चरित्रहरू बुझिने गरिन्छ, अथवा नकारात्मक व्यवधानहरू, नकारात्मक विकृतिहरू पद सोपानले सिर्जना गर्छ भन्ने भनाइ छ। तर पद सोपान सङ्गठनको कामलाई अनुशासित, व्यवस्थित र समयमै, वास्तवमा अनुशासित, व्यवस्थित र समयमै सम्पादनका लागि गर्नका लागि आवश्यक पर्ने सङ्गठनको तत्त्व हो पद सोपान है। यो खासमा काम छिटो गर्नलाई आवश्यक पर्ने है, वास्तवमा कसले के गर्ने भनेर स्पष्ट टुङ्गो लाउनका लागि यो आवश्यक पर्ने, अधिकारको प्रयोगमा द्वन्द न र दोहोरोपना नहुनका लागि पद सोपान आवश्यक र यो चाहिँ कसले कसको आदेश मान्ने, को प्रति उत्तरदायी हुने भन्ने कुरा स्पष्ट गर्न, सञ्चार कसले कसलाई निर्देशन गर्ने, नियन्त्रण गर्ने भन्ने कुरा स्पष्ट हुन पद सोपान जरुरी पर्ने हुन्छ र अधिकारको बाँडफाँड सँगै स्वत नै यो पदको सोपान सिर्जना भइहाल्छ। त्यसैले सङ्गठनमा यानि कि व्यवस्थापनमा पद सोपानको धेरै महत्त्व हुन्छ, यस्तो महत्त्वलाई देहाअनुसार उल्लेख गर्न सकिन्छ भन्नु। अब यसमा पनि धेरै कुरामाथि नियन्त्रण निर्देशनकै मिल्छ, एउटा त सङ्गठनमा स्पष्ट कामको बाँडफाँड सम्भव हुन्छ पद सोपानबाट, जसले गर्दा काममा दोहोरोपना द्वन्द हुँदैन है। पद सोपानले गर्दा सङ्गठनमा स्पष्ट कामको बाँडफाँड हुन्छ र काममा दोहोरोपना, काममा दुविधा र काम काममा आधारित द्वन्द हुँदैन, नम्बर या तिन चारवटा नम्बरहरू पनि आइसक्यो। अर्को चाहिँ पद सोपानले के गर्छ त भन्दाखेरि सङ्गठनमा सञ्चारको स्पष्ट च्यानल स्थापना गरिदिन्छ, निर्देशन, मार्गदर्शन, प्रतिवेदन, यो सबै सञ्चारको च्यानल हो। त्यसैले पद सोपानले सङ्गठनमा सञ्चारको स्पष्ट च्यानल स्थापना गरिदिन्छ। अर्को चाहिँ के हो त भन्दाखेरि पद सोपानले गर्दाखेरि सङ्गठनभित्र यो सुपरिवेक्षण, नियन्त्रण, निर्देशन जस्ता व्यवस्थापनका अन्य पक्षहरूको कार्यान्वयन गर्न सम्भव। इफ देयर वाज नो हायरार्की, अघि भनेको निर्देशन पनि सम्भव थिएन, कसले कसलाई दिने त, सबै बराबर हुने हो भने कसैले मान्दैन थियो, अनि नियन्त्रण पनि सम्भव हुने थिएन होइन, कसले कसको सुपरभिजन गर्ने। त्यसैले निर्देशन, नियन्त्रण होइन, यो कायम गरेर समन्वय, सञ्चार आदि कायम गर्नका लागि पनि पदसोपान जरुरी हुन्छ, व्यवस्थापनका यस्ता पक्षहरूको परिपालना गर्नका निम्ति। अर्को यो के अरे पदसोपानको महत्त्व सङ्गठनमा के हुन्छ भनेदेखि, यो के अरे निर्णय र नीतिगत स्पष्टता कायम गर्न, टु मेन्टेन डिसिजन एन्ड पोलिसी क्लारिटी भनेको हु डिसाइड्स अन वाट भन्ने कुरा प्रष्ट हुन्छ होइन। अनि त्यसपछि गएर यो कुनै काम कसरी गर्ने भन्ने नीतिगत स्पष्टता पनि पदसोपानले सुनिश्चित गरिदिन्छ, पदसोपानले नै के गर्छ सुनिश्चित गरिदिन्छ। यस्ता खालका महत्त्वहरू हुन्छन् पदसोपानका है सङ्गठनभित्र। अब यो अघि भनेका कुराहरू भयो भने चाहिँ के हुन्छ त पदसोपानबाट, पदसोपानले के महत्त्व राख्छ भन्दाखेरि, त्यसले गर्दाखेरि अघि एउटा त अनुशासन भन्ने, अनि उत्पादकत्व सङ्गठनको बढ्छ, कार्य सम्पादनको स्तर बढ्छ, गुणस्तरीय कार्य सम्पादन हुनसक्छ, प्रतिवेदन प्रणाली प्रभावकारी हुन्छ, सञ्चारको च्यानलको रूपमा काम गर्छ, कर्मचारीहरूले सिक्ने मौका पाउँछन् भनेको माथिल्लो तहबाट तल्लो तहले हाइरार्की भएको कारणले गर्दाखेरि सिक्ने मौका पनि पाउँछन्। यस्ता खालका चाहिँ महत्त्वहरू हुन्छन् पदसोपानका भनेर हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ। यसरी एउटा कुरा भन्न बिर्सेछु मैले, पदसोपानको महत्त्व चाहिँ इट प्रोभाइड्स एडिक्वेट करियर अपर्च्युनिटी फर द इम्प्लोइ, कर्मचारीलाई वृत्ति विकासको अवसर पनि उपलब्ध गराउने त पदसोपानले नै हो। त्यसैले गर्दाखेरि कर्मचारी वृत्ति विकासको अवसर उपलब्ध गराउँछ, यो पनि एउटा ज्यादै महत्त्वपूर्ण चाहिँ महत्त्व हो भनौँ न, यसको महत्त्वपूर्ण महत्त्व हो भनेर हामीले भन्नुपर्ने हुन्छ। सो दिज आर द इम्पोर्टेन्स। यसरी भन्नु पदसोपानका सबल पक्ष र दुर्बल पक्ष केलाउँदै नेपालको सार्वजनिक सङ्गठनमा पदसोपानको प्रयोगबारे चर्चा गर्नुहोस् भनेर छ। अब पदसोपानको सबल पक्ष त अघि भनेको महत्त्व नै सबल पक्ष हो, अनुशासन, सञ्चार, निर्णय र के अरे अधिकारको स्पष्टता, निर्णयको स्पष्टता। त्यसपछि गएर पदसोपानले गर्दाखेरि चाहिँ के पनि हुने भयो त भन्दाखेरि यो के भन्छ करियरको लागि अवसर उपलब्ध गराउने कुरा, अनि सङ्गठनको उत्पादन उत्पादकत्व अभिवृद्धि गर्ने, अझै सङ्गठनमा विशिष्टीकरण हासिल गर्न पनि सकिन्छ पदसोपानले गर्दाखेरि होइन, अन्त स्पेसलाइजेसन पनि हुनसक्छ। यो यिनै सबल पक्ष भयो भने दुर्बल पक्ष चाहिँ पदसोपानको के हो त भन्दा एक नम्बरमा त ढिला सुस्ती है, दोस्रो नम्बरमा पदसोपानले के गर्छ त भन्दा जिम्मेवारी पन्छाउने होइन, बक पासिङ रेस्पोन्सिबिलिटी सिफ्टिङ गर्न सजिलो हुन्छ पदसोपानले। अर्को के गर्छ त भन्दाखेरि स्ट्याटस कन्सियसनेस सिर्जना गरिदिन्छ, माथिल्लो तहको म हाकिम, म यति हौ तहको यति तहको भन्ने हुन्छ, त्यसले गर्दा स्ट्याटस कन्सियसनेस कर्मचारीमा पदीय अहम सिर्जना गर्छ, र कर्मचारी कर्मचारी बिचको द्वन्द्व पनि सिर्जना गरिदिन्छ, त्यो डिस्टेन्स कायम गरेर द्वन्द्व पनि सिर्जना गरिदिन्छ पदसोपानले गर्दाखेरि होइन, कर्मचारीहरूका बिचमा विभेदको वातावरण बन्छ। पदसोपानले निगेटिभ कुरा गरिरहेको छु मैले, के निगेटिभ हुन्छ चाहिँ, अनि यसमा कठोरता हुन्छ, लचकता हासिल गर्न कठिन हुन्छ। पदसोपान आफै सञ्चारको ब्यारियर पनि हो, कम्युनिकेसन ब्यारियर भन्छ, किनभने पदसोपानले के गरिदिन्छ त भन्दा माथिल्लो पदको कर्मचारीले तल्लो पदको कर्मचारीलाई कम्युनिकेट गर्न गर्छ, तर बुझ्दैनन् तल्लो पदको, किनभने फियर फ्याक्टर हुन्छ, त्यहाँ फियर फ्याक्टर हुन्छ, एकदमै डर लाग्ने मान्छेको अगाडि जानुभयो भने उसले के भन्यो भन्ने कुरा तपाईँले सोच्नै सक्नु है, त्यो कारणले गर्दा त्यो फियर फ्याक्टर हुन्छ। पदसोपानले स्ट्याटसको सिर्जना गरिदिन्छ र डिस्टेन्स गर्छ, अनि त्यसले गर्दाखेरि कम्युनिकेसन चाहिँ प्रभावकारी नहुन सक्छ, र यसले अल्टिमेटली अर्गनाइजेसनल डिसयुनिटी भन्छ, सङ्गठनात्मक अएकता अथवा सङ्गठनात्मक एकतालाई कमजोर बनाइदिन सक्छ। पद पदले त म यो पदको, ऊ पदको, उपसचिव उपसचिवको एकता होला, शाखादेखि शाखादेखिको एकता होला, नन गजेटेड नन गजेटेडको एकता होला, तर सबैको एकता नभइसकेपछि सङ्गठनात्मक एकता कमजोर बनाउँछ। यस्ता चाहिँ दुर्बल पक्षहरू भए पदसोपानका। आज यति नै गरौँ, क्वेसन एक दुईवटा लिउँ जस्तो लाग्यो, 9:19 भइसक्यो। अब निर्णयकोमा धेरै कुराहरू छ, यो अहिले सकिँदैन, निर्णय चाहिँ अलि लामो च्याप्टर पनि छ, यसबाट क्वेसन आउने पनि सम्भावना धेरै हुन्छ। अब यिनीहरूमा तपाईँहरूको केही छ भनेदेखि एकछिन मैले क्वेसन लिन्छु 10 मिनट जति। तपाईँले केही सम्बन्ध र